पानीमा फुल दिँदै झस्काउँछौ, फुल दिँदै झस्काउँछौ, बिपानीमा खैका तस्ताउँछौ, कुहिरोले डाँडै छेकेर झम्की झम्की रोइरा मनलाई छ सपनीमा फेरि देखेर, फुल दिँदै झस्काउँछौ, फुल दिँदै झस्काउँछौ, बिपानीमा खैका तस्ताउँछौ, कुहिरोले डाँडै छेकेर झम्की झम्की रोइरा खेले